यति धेरै माया दि मनभरि दुख न दे यति धेरै माया दि मनभरि दुख न दे बाटो वर पर फुल्ने पलास्टिपि शिरमान लाओ यति धेरै माया दि भाग्यमा कोरिएका सुख दुख स्वीकार छन् जो भाग्यमा कोरिएका सुख दुख स्वीकार छन् केही तिता पल सबै सबै स्वीकार छन् यी हातहरू प्रशस्त छन् भो सान्त्वना मलाई न दे यति धेरै माया दि कति फूल टिपिरे यो बाटोमा कति काँडा कति फूल टिपिरे कति पराई आफ्ना देखे मलाई न दे यति धेरै माया दि मनभरि दुख न देऊ।